दुर्लभ विजय महानगरपालिक हिबया मेट्रो एफएम को विपरीत को मेगाहर्ज नेपाल मण्डल नियन्त्रण लाउसना निमिचिता जी श्री कृष्ण ज्यापाखे लसकुसनाको अभिवादन छिङ्यान्तौ सुटे ठुगे जसिपा च्याताइलन छे बागुतक नेपाल मण्डल निनाजिपाई डक्लाबा समाचार नेपाल मण्डल अनलेप नेपाल मण्डल अन्तर्गत नेपाल मण्डल दबु थौ नेपाल सम्बत झिन्छस सुइङ्गेदो अले फैला ठु दुतिया नाप मंगलबार थोन नेपाल मण्डल दबली संविधान सभा दुथ्यागु प्रतिपक्षी दल व संविधान सभा पिनिलाना चुंगु दल त जाना आन्दोलनीय घोषणायागु प्रसंग विशेषना पहिचान व समानुपातिक समावेशी व संघीय न्यायपालिका मुद्दा एट जुना सडक संघर्ष झोले प्रदर्शन यागु निषेकया आम हडताल तक यागु ज्याजो घोषणायागु विषय तकया उगु मोर्चा डुठ्यागु नेपाल राष्ट्रिय पार्टीया अध्यक्ष डाक्टर केशव मानसाखे वेक मेघ बहनी तक जुगु बैठके सहभागी ज्वेदिख उकी वेकलिसे तपेङ्क सल भेकेगुजी आठा सदल नफा ठौया मुमु बुख विपक्षी दल नप संविधान सभा पिनिया दल नपैना स्विगु दलिया गठबन्धन घोषणा पुस 19 गते आन्दोलन नेवा प्रदेश 29 गते आम हडताल माघ 5 गते डिएनएको आम हडताल घोषणा कंग्रेस एमाले बहुमती प्रक्रिया पाखे संविधान दिएका उनीगु ख्याचो मुस्मा व विद्यार्थ पाखे आन्दोलनी ख्याचो 15 गते तमुलोसार नेवा एकता दिवस संघर्ष रूपे अनेगु आन्दोलन दिशा पुङ्क बुखा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नापो 30 गु दलिया मंकागु मोर्चा गठन बृहत संघीय गठबन्धन गठन यागुटो मेघ बहनी लिबाकु तक चुङ्गु उगु मुजा अठे बृहत संघीय गठबन्धन घोषणा यागु खा उगु संघीय गठबन्धन मूल रूप संविधान सभा दुठ्यागु विपक्षी चुनाव चुंगु झिनगुंगु दल व संविधान सभा पिनिया झिनछगु दलिना स्विगु दलले गठबन्धन घोषणा याउका पहिचान समानुपातिक समावेशी व संघीय न्यायपालिका त मूल मुद्दा देखा आन्दोलन ज्याझो घोषणा यागु व गठबन्धन आन्दोलन ज्याझो गठ वइगु पुस 19 गते डेनियङको 75 जिल्ला जनप्रदर्शन व सभा यागुटका निर्णय यागुडो उगेको थाहा प्रदेश त बन्द यागु जाजुन तगुडो उगेको पुस 25 गते खसान क्षेत्र डका कर्णाली खप्त लगायत बन्द यागुटका घोषणा यागुडो उगेको थाहा पुस 27 गते लिम्बुवान किराँत व तमुवान व मगरात क्षेत्र बन्द यागुटका घोषणा यागुडो उगेको थ 28 गते थरहत व मधेस क्षेत्र बन्द घोषणा यागुडो अठे 29 गते नेवा प्रदेश व तामसालिङ प्रदेश बन्द यागुटका घोषणा यागुडो अथि माघ पाँच गते डिएनएमका आम हड़ताल यागुटखान घोषणा यागुडु विशेषना थथपनिगु पार्टिया भातृ संगठन युवा विद्यार्थी किसान बौद्धिक नापम थिथि संगठन तपाखेन थथौ गठन ज्याजो यहीदगा ठागुडु इंग्लिशन समन्वयना गुगठन ज्याजो याटिङुखा माघ आठ गते संविधान जारी यागुदका प्रमुख प्रतिपक्षी दल देश ध्याजुङ अवस्था अथि विपक्षी दल देश माघ पाँच गते डेनिङका आम हड़ताल यागु घोषणा यागुली आम नेपालले आन्दोलन वातावरण तयार जुया नुकथन या राजनीतिक घटनाक्रम जुगु मखुला रेखा मन्त्रेसन यथना आगुडु मिगय बैठके सहभागी जुया दिम समन्वयता आसुटे नेपाल मण्डलले त बेदिको जानकारी गठन माघ पाँच गते आम हड़ताल यागु यदि वो इले राज्य पाखे दमन या दासा लगातार रूप आम हड़ताल याना वनिगु कथन या तयारी न जुगु दुदुखा धैडिगुडु मुइगु पुष 15 गते नेवा एकता दिवस संघर्ष रूपे हनिगु जुगुडो संघर्ष रूपे हनिगु नीति थनिन सेन ह्यानी थ तैथे ठिठी कथै ज्याजो याइगु जुगुडो उगु ज्याजो कथ त्वाटले भेला निसे गांगामे भेला बुद्धिजीवी निसे क्रिया नेवा पत्रकार तलिस्न भेला यागु ठिठी कथै ज्याजो यही अठे सांस्कृतिक वजन यही तसे लगातार रूप गांगामे यी येलो खोप किपु बुंग अठे किफु बुंग अथे टोखा निशिकया थिमी थै थासे भेला नाप अन मुजा यागु जुद घा धागुडु पुष 15 गते विशेष नाम बसन्तपुर लागा छगु जुलुस पिक्या तजिक प्रदर्शनीना सबैना कोचाकीगु जुगुडो थुक्सी या आन्दोलन ज्याजोय रूपे नेवा एकता दिवस हन्टिङुली थुक्सी सभाय त सिबेन जुलुस या त प्राथमिकता बिगु दका धागुडु थ्वजुले मिग निसे नेवा स्वायत्त राज्य मंका संघर्ष समिति या नायो मनोज नेवा खड्गी जुयादिगु दु मुसलमान तेगु संगठन पाखे थप्नुगु पहिचान एन्टी आ आन्दोलन यागु या विकल्प मोडरका धैडिगु मुसलमान तेगु मौलिक पहिचान सहित्य संविधान देख मागु इम्स माग यागु दु मिगछगु पत्रकार सम्मेलनमा अठे मुसलमान तेगु गठबन्धन घोषणा नाप्नप आन्दोलन यागु दका घोषणा यागु खप संविधान ने मुसलमान समुदाय मुद्दा दुठेकी गुनि दबा बित राष्ट्रिय मुसलमान संघर्ष गठबन्धन दका घोषणा राजनीतिज्ञ बुद्धिजीवी नपठिठी संघ संस्था या प्रतिनिधित्व दुठ्यागु निन्यङ्कै भेला तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाया केन्द्रीय सदस्य समीम अन्सारी संयोजकते झिन्यामेसिया गठबन्धन तक घोषणा यागुखा भेला एमाले भातृ संगठन मुस्लिम इत्तेहाद गठन संगठन या फुलाम महासचिव या नापनाप तिथि दलीय नेतृत्व न उगु गठबन्धन टगुडु गठबन्धन आ आन्दोलन बाहेक मेगु विकल्प मरुडकान धागुडु सत्तारूढ दल नेपाली कंग्रेस ओ एमाले या भातृ संगठन नेविसङ अथे अन्द्रासवी लगायतिया ठिठि झिगुली मयाको संगठन त विद्यार्थी संगठन त जाना आ निश्चित चछे दिने थप्नुको माग पुरै या तका सरकारले त अल्टिमेटम बिगुडो मेगजको इम्स अल्टिमेटम छको पत्रकार सम्मेलनमा बिगुख विशेषना पेट्रोलियम पदार्थ भाग कुवाउको अवस्था सार्वजनिक सवारी साट्ने सर्वसार्वजनिक भाडकको मकागुनी अथवा कोकामलका माग्ना अल्टिमेटम बिगुख यदि निश्चित छेड्ने अर्थात् ठाउँ भनी तकिया दुनिन भाग कोकागु ज्याम्मै दथास कनै निसेह आन्दोलन यागुडका इम्स ख्याचो बिगुडो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अर्थात् संविधान सभा कर्मचारी दिवस अवरोध याग्ने संविधान सभा भिडो चुङ्गु बैठक 1.5 गन्त तक अवरुद्ध जुगुडो शहरी विकास मन्त्रालय अन्तर्गत लापे केन्द्रीय चेच्यामो कर्मचारी दिवस संविधान सभा संसद सचिवालय कर्मचारी सरह थपिन्त भत्ता सुविधा देमागु माग्ना सुठे 10 बजे निशे संविधान सभा तक तालौँ गयाबिगु खा तालङ गुयाबिया अठे संविधान सभा बैठक सता टगुटक प्रभावित जुगुख डेढ घण्टा लिबाउगुख अनलिप सलभ्यका इम्गु माग पूरा यागु डकान धयाव गठा संविधान सभा बैठक शुरू यागु खा संविधान सभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति पाखे छुयागु मस्यौदय टकया आ छुयागु संविधान सभा है निर्णयागु या मस्यौदय समिति दल छुगु डेगु विषयले संविधान सभा बैठक लगातार रूपमा दलीय नेतृत्व थटगु अदान तेगु ख लिस्कागु ज्याइ नचुगुडो विशेषना थप्नुगु पार्टी लाइन को थए नोवागु या नचुगुडो मेग जग संविधान सभा बैठक नोवागु छले कांग्रेस एमाले नेतृत्व आ सहमति जिमफैगु अवस्था संविधान सभा पाखे द्वितीय बहुमत पारित ना संविधान जारी मार्गका ब ब्यादी गुखा उखे एकीकृत माओवादी मधेसवादी दल नाप विपक्षी दलले नेतृत्व धासत संविधान आ बहुमत प्रक्रिया मुन्दास थप्न स्वीकार याफेमुकु थपी सुनको चुनीको जी मुखटका ख्याच ब्यादी गुडु लगातार रूप संविधान सभा बैठक ठुक थ विवाद ज्याचुङ अवस्था खनेडु पहिचान साहित्य संघीय संविधान सुनिश्चित मागेना थुक्सी तमु अर्थात गुरुङ संविधान लछार वेगु पुस पन्ध्र गते हनेगु जुगुडो लछार दैगु वेकपनुगु नुदख लछार ध्याबले थुक्सी सोह्र वर्ष कोचना अठे फै वर्ष प्रवेश सुरजुगु ख थुक्सी लछारले छवायङको टिटी गठाइ ज्याजो यागुडका मेगा पत्रकार सम्मेलनमा जानकारी बिगुडो ठोजुले पुस नौ गते दस गते पुरस्कार वितरण मोटरसाइकल र्याली वा खेलकुद नापो लोकदरी अथे पन्ध्र गते झाँकी सैडिया टिनकेले तमु लछार उद्घाटन समारोह जित घन मिसन जानकारी ब्यादिगु खा प्रधानमन्त्री नेपाल नेपाली कांग्रेस सभापति सुशील कोर्ला संविधान निर्माण विवादित मुद्दा त फुक दलतेगु दछि सहमति कथे संविधान निर्माण नियामगुनी सहमति पक्ष सुनो बिसि मौनी मार्गा धैदिगु दो वेक्न एकीकृत माओवादी लगायत दलते त उगठ इनाप एना दिख संसदीय कृषि तथा जलस्रोत विकास नप अर्थ समिति या मेघचुङ्गु मंका बैठक नुआसे प्रधानमन्त्री कोर्ला सहमति यागु तत मजु छगु कथा या सहमति याना न्याउन माग आवश्यकता डु आन्दोलन याना वना टुङ्गे जी मुखटका धैदुख संसदीय समिति उगत संयुक्त रूपमा बैठक सटुगु ठो नापा खुशी ख बजेट या विषय लगायत या वर्तमान राजनीतिक परिस्थिति क्यान वेक्ल नोना दिगु ख सत्तारूढ दल एमाले अध्यक्ष केपी शर्मा ओली नेतन्याहुको अवरोध चिका जोसना माघ आठ गते मुलुके नुगु संविधान हयाटोटीगु दाबी नदिगुडो मेघ सरलाई लगा पत्रकार सम्मेलन नोभएको छले ओली सहमति सम्भावना मजुल धासा प्रक्रिया पाखे नुगु संविधान जारी यागु दाबी नदिख भयापतले सहमति अन्तिम इलेटक यागुजी वेक्ल धेडल प्रक्रिया पाखे मुलुक त नुगु संविधान बिगुजी सहमति पाखे संविधान देखे मफैगु अवस्था प्रक्रिया विकल्प मोर्खान धेडल संसारे सर्वसहमति संविधान गणन जारी जुगु उदाहरण मोर देखान वेक्ल धैदिगु खाम वेक्ल उगु इले विशेष नाम एकीकृत माओवादी नप मधेसवादी दलीय नेतृत्व ध्याचो नका आलोचना यागुजिया याना दिगु खा प्लास्टिक के मिचा गुबले हैं मछले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या तो बचे ना दिशा पसाव बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा कप वा फुहाया मिचा जगह छला दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग चेपो दुनिया फोहोर सतक चुकवा गल्ली न्होने लाथे वांचे गोबानी तोतिनु फोहोर वांच धयाता गो थासे जगोवना फोहोर वांच या सहर सुचुकुचु या गुजिया ग्वाली यानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु ना ना ना ना। मेट्रो एफएम गुपी फिटको मेगाहरुजा थौ नेपाल मण्डलले हाप्लासको छिटोला कृष्णात्मा जीसले कृष्ण जप पकिन जसे बोलना जुंगो नहुनुको खात्न क्रम छिलिसे प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सरकार दुगु विशेष सरकार वाला व्यक्ति टुलिसे सला बेकीगु थौ अभियान जुलि आ विपक्षी दल देश सडक आन्दोलन घोष्न यागु प्रसंग यतक्या निन्कन यागु नीति विपक्षी दल टेगु स्वीगु दलिया गु संगे गठबन्धन देखु गु बृहत संगे गठबन्धन उ गठबन्धन ने दुठ्यागु छगु दल नेपाल राष्ट्रिय पार्टीया अध्यक्ष डाक्टर केशव मान सागे दबना दिगु वेक टेलिफोन स्वाफु देनगु गु वेक मेगाया बैठके सहभागी जति मुखा दथिन थ आन्दोलन जजो गजो कथयु पति ख आन्दोलन घोषणा मगु छय बोल थ विषय के सलम बेकिम जित डाक्टर केशव मान सागे जी जोलपा आ चेकपिन सोचाई आ बृहत कठैपटी गठबन्धन देखा संविधान सभा दुबटी वो संविधान सभा पिनुपटी गठबन्धन या मंका बैठक आन्दोलनले जाजो घोष्ने एना जीको दु विशेषना 19 गते निसी आ माघ 5 गते तके जाजो घोषणा दिल नेवा प्रदेश बन्न निसी कया देशव्यापी आम हडताल निसी कया प्रदर्शन लगायत जाजो घोषणा दिउला संविधान निर्माण अन्तिम इले ठिंका ठुकुटा आन्दोलन घोष्ने आउगे अर्थ आ संविधान निर्माण जिमक्त माघ 8 गते दका खड्का मन्त्रीस टिप्पणी नआउगु छुख छि छुदाइदिवे गपन्दा अथुगु जि नेपाली कांग्रेस व एमाले मखला ओमिसन रस्नी गु अन्तरिम संविधान यो म्यान्डेट जुल 12 बुडे शान्ति सम्झौता जुल मखला विभिन्न मधेसी जनजाति थारू मोहला थुपी अनेक समुदाय लिसे याउ सम्झौता वो डक्कु लोमङ्का आ खाली दुई तिहाई मत डु तयु कथा डक्कु ए इभेन अब जनयुद्ध जनआन्दोलन ओ क्यो गुल्न म्यान्डेट ख वो डक्कु लोमङ्का थु दुई तिहाई न संविधान देख्यो न्याथेनास संविधान देखि फु तयु रश्नी छौ दम्ब केना रश्नी ठोगु संवाद समिति न हमसँग बालक भाग मकासे खाली समय जग बिताएना ठोगु छ महिना बिताएना अनसंवाद हेर्न मजु हमसँग ठो अन्तर्वस्तुले छल न मैसे रहेछन् ठुक्ट संवाद समिति म्याद फिरुङका अहिले 7 प्रदेश हो 9 बुडायो रश्नी कन्डिसन अन पेस त होला अब पेसेना न हान उइट रश्नी छौ संवाद समिति गुल्न एक्सर्साइज ख उइट न रहेछ एकदम इग्नोर याना आगु संविधान सभा यङका प्रक्रियाहरूका प्रक्रिया नामे दुई तिहाई चाहिँ दु एजुले ठुकी अमी ठाउगु एकतर्फी ढङ्ग देश योगु परिस्थिति छु छु कारण संविधान सभा बने जु ख व कारण यतक त नेग्लेक्ट याना रहेछ ठुट ठो एकदम दमन पूर्वक अथवा छुरावा दम्बपूर्वक डकुसित पेलाएना रहेछ छौ किसिम यो डिक्टेटोरियल गो अधिनायकवादी चरित्र केङ्जुले उही बिरोडे रहेछ नि जनता न मुठुने यसले जनता न उनिमाल यसले ठो संविधान गयो भने जुट्यौँले ठो संविधान गो भने जुट्यौँ खुवासँग याउले वो देश वो जनता हिते मरु डगारे चाहिँ नि कनिमा लागि ठुकी रहने झन्डै 30 19 पार्टी चाहिँ संविधान सभा दुपी जुल अलि 11 रहने संविधान सभा पिन चौपी नाप न रहने 22 दलीय गठबन्धन ढका जाइन चुनापी 30 दलीय रहने चुना थोरासिने छौ आन्दोलन यो घोषणा हेर्न जुलका ठुकी अवश्य न आठ घोषणा इवन हुन्का न अझै न हामीसँग आठ किट्न हान प्रतिकार आयो त्यसलाई आयो ढैपट्टि गो वैचौँ दुख उकिन रहेछ मुठ भेट यो परिस्थिति सिजदाजी होला ठुकिन रहेछ नि दण्ड बढे जु अब सत्ता चुन्छौँ पिङ्के वो गु सत्ता यो शक्ति प्रयोग होइन या ढासा संविधान बने जी मो डाक्टर केशव मान्जी आक्षेप पिनसँग चाहिँ विशेषना चाहिँ पहिचानिय मुद्दा समानुपातिक समावेशीय मुद्दा संघीय न्यायपालिका लगायत मुद्दा जुना आ आन्दोलनले घोषणा दिउजला आ आन्दोलन घोष्ने या ढुङ्गुको अवस्था वेकअपनु अभिव्यक्ति मेघभनितकै दुनि सेबले न्याथेन्यागु अब्रोड या तो चिकान संविधान माघ आठ गते जारी न टोटका थैचुना दिगु उखै अर्थ संविधान सभा वेकअपनिटे द्वितीय बहुमत डुकार्न द्वितीय बहुमत पारित नाउने गुनिथि आ ओ ढङ्गाउनेले सिक्किमसँग लचाएका बिल आ समितिका हालासुन मुवालो ढिचिज अर्थ वेकअपनिसँग व्याख्याना दिदु वेक तयारी गठन दु अब इले संविधान सभा बैठकै छिक्पिनु भूमिका छुजिलेस अथुगु आन्दोलन यो गु कार्यक्रम यहाँ होला वो आन्दोलन यो कार्यक्रम यारुङका आजिमस अजन रेजनोडु संवाद यो रासिनी गु लम्पु रासिनी लुखा चिनाउ बोर्नि मखला थो आन्दोलन जुया चुनि साथसाथै कांग्रेस वे एमाले रासिनी यदि सहमति वे आरआर चाहिँ नि सहमति वे लम्पु रासिनी चिनाउ मरु वार्ता जुया चुनि चिनि उक्यो दुनिन वयक बिसन रासिनी आठो जनतायोगु जन जनता वनागु अठियाउ ख उकिन वयक पिंगे छु संवेदना मरु ढल्ला छ चाहिँ नि वो इले नेपाल बन्द पाँच गते गाटेउलु यदि वो परिस्थिति हुन्छ नेपाल बन्द पाँच गते जको मुखी अनिश्चितकालीन तक्न जिफु चास आठ गते एला न नेपाल बन्द जको मुखी आठ गते यदि हामीसँग हेर्दा छ नेपालले बन्द जुनि छने तरुङ बन्द जिफु होला आठ गते ला गुगु हाल्दै अनि संविधान सभा सुन सभासद थिनी परिस्थिति सिजना जिमको हजुर पुष्पिन हनन लगातार रूपमा संविधान सभा बैठक जेचौं दुनी छ आन जेचौं दुनी संविधान सभा बैठक कि झोले आक्षिक पनि भूमिका छ संविधान सभा नला चाहिँ अन्तर्वस्तु गु पिङ्गु विषय वस्तुले मखला सहमति लागि ल अझै न जिपिन तयार दुनि उकि अझै न कम्प्रोमाइज या खार नि गिभ एन्ड टेक जस्तै या सुशील कोइराला विन विन गिभ एन्ड टेक सहमति दैछौ जु जस वो पक्षले अझै न पक्ष दिने यदि चाहिँ सिन्सियर इमानदारी पूर्वक होला छ तर आ रसिनी गु जस्तै खड्गो बोली मखला वहाँ रसिनी अथवा एमाले नेता दसिनी रसिनी एकदमै धम्कीपूर्ण भाषा रसिनी गु खलान्चौँ आ कङ्ग्रेस नेता त किन पत मिक्स्ड ख एजुली रसिनी ठुकी टौरुङ प्रभाव चाहिँ लाई मखला सहमति वातावरण सङ्कौ मोर्नि सहमति वा वार्ता रसिनी चाया चुनि तिनि तर अझै न रसिनी ठु एक महिना दनि एक महिना दुने हान न सहमति वेपु व पेङ्गुगु अन्तर्वस्तुले छौ सहमति निर्माण जिफु अझै न मजु जुए मुख्तर गाडी हिसाब न मुखु तर दबावलाई बिमा ल अम्त रियलाइज या किमा ल कि चाहिने अमसँग गु जबरजस्ती या दास देशे गु संविधान बनाएजी वो संविधान स्वीकार जी मुखु वरि मतलब संविधान स्वीकार मोजी ढुन साथ हान दण्ड चाहिँ हुने अब नापठे दु हान अब कङ्ग्रेस वा एमाले सत्ता चुनाए अमसँग देश चलाए फैउ परिस्थिति रहने मरु छा छ आठुगु तिसवटा दल दुनि त्यो तिसवटा दलै रचने सुजु गयो पनि जनता प्रतिनिधि यहाँ चौडा हेबले नेपाल रचने ठुकी जस्तै खस समुदाय रह्यो क्षेत्रीय समुदाय न थवे पार्टी दिएका भिग तिनी खस सङ्घर्ष समिति हो घोषणा जुल मुखला अठे राखेन्टु थारू मधेसी जनजाति ढकोन्डु 37% जनजाति डु खस रिपी झन्डै 17% डु वो हिसाब मलाई झन्डै झन्डै 54-55% भयो मधेसी त डु अहिले लास्ट चाहिँ रहेछ नि बाँकी रेन्टी पनि सुरुवात छ कङ्ग्रेस वा एमाले रहेछ नि यद्यता छ 10% जनता योजको हामीसँग प्रतिनिधि आन्छौँ जुई अहिले 90% जनता यो रहेछ नि गु आवाज त ओ 10% जनता यो रहेछ नि अछिन रहेछ नि गुल्टो ठेगा भयो ख गएन देश चलायो ख वेक अफिस मोहला ओ वेक अफिस सोच आयो ख एमाले वो कङ्ग्रेसमा रहेछ नि छौ परिस्थिति जनता भोट बिल खै ओ भोट अब त भोट डगा सङ्ख्या यो भोट चाहिँ नि यो मुखु होला मोदी सिटेउ भोट सोल्ला छ मोदी सिटेउ नपसुया न बडेजुर जनजाति त भोट न भोट जो काउन्टी नेता छ जनजाति पार्टी थिएछ नपसुया अपो भोट काउडु एजुली ऊ जनमत गु मताधिकारी उख ख जनमतियो अथवा मतादेशी ख हामीसँग गु लान्छौँ ख वरि चिज चाहिँ नि वेदक न सही मुखु छु ओ संविधान सभा भागका लागि ए गु छो आधार ख शान्ति सम्झौता मोहला अन्तरिम संविधान उही स्पिरिट डक्को टोटा आ रहे नि खालि भोटे रहेछ नि सङ्ख्या यो गणितीय हिसाबमा रासिनी वे ढुन्साट है अम्के रासिनी असीमित शक्ति त न्याउन निर्णय आफू देश्यो रासिनी न्याउ विषय न संविधान यो विषय त रासिनी उमिसन ठ यथि यादु धयु व म्यान्डेटलाई मुख्नी उल्मेसी जनता आई अवस्था केशवमानजी आई अवस्था चाहिँ तीस दलियों गु विराट गठबंधन दो गु आंदोलन यु घोष निया गुडो ठुके मूल टकराव डिजिटल सही कांग्रेस यु तुलना सही एमाले जो आचुन तो एमाले सही संबोधन ये वे तैयार मरो वो कारण एमाले वर्षेस ठो सही आंदोलन यु रूप ठे सही जो आचुन तो कांग्रेस बिचे लाना चुन तो डिजिटल को भाव का बहु कांग्रेस है ना एमाले सही एक्सट्रीमली है वना जो खंड मगला एकदमै दम्भपूर्वक दमने या पेले या उठेपट्टि ख मे ध्यान भइचौँडु कङ्ग्रेस रहेछ सुशील कोइराला रहेछ विन विन सिचुएसन हुने माल छि सहमति हुने माल मङ्ला कम्प्रोमाइज या माल अथवा गिभ एन्ड टेक या माल घटाइचौँडु वो स्पिरिटेडलाई रेस्पेक्ट नौख तर सिन्सियरिटी मरु खाऊ कि इमान्दारी त मरु अहिले कङ्ग्रेस दुन्न छ गुलिस्याङ रहेछ नि ठो विषय त साथी घट साथी मुठभेद या मुझ बाट सम्वाद रहेछ नि उनी बाँड हेपिन डु कङ्ग्रेस दुने तर कङ्ग्रेस दुने हान एक्सट्रिम चरम बाधित न डु जस्तै हिन्दू राज्य त कहेन जुइमा हो अझ जुजुए न हेमा हो ढेपिन डु कङ्ग्रेस तस्कै मिक्स्ड छौ छोरा ओ छौ नीति कथा एपी मह कि एकदमै मिक्स्ड मिश्रित चाहिँ डु कङ्ग्रेस मलाई एमाले चाहिँ नै गु आयो नेतृत्व ख ओ एक एकतर्फी ढङ्ग रहेछ गो डम्ब अब पेलान पेले आऊ राज्य शक्ति त रहेछ दुरुपयोग आऊ अझै न खुन खराब आऊ मला हिंसा तचुए कि गो मानसिकता ख व देशै रहेछ नि छौ अनिष्ट हयु चाहिने मानसिकता चाहिँ एमाले दुने खण्ड त होला कङ्ग्रेससँग गुप्त हुने कङ्ग्रेससँग गुल्टक ठुइट हान सम्झाएन याद छ त साथै पावर पावर यो अठिनै चाहिँ नि ब्यालेन्स स्टिल जीव हो एक महिना दुने तर छो गु तिस दल हैचौँ खख व राख्ने एकदम जायज व गु सम्वाद समिति राख्ने गु सम्वादै मया हो छ महिना तक भौरा भट्टराई यो सम्वाद समिति कङ्ग्रेस व एमाले पाखे अन्तर्वस्तुले गुब्ले छलफल याओ मरु म्याड फ्री ढुङ्गा तिनी अमिसँग राख्ने नौ बुढे अठि व सात प्रदेशी राख्ने छलफल या त हौ ख ओ नपाया सूर्य छौ सत्ता पक्ष चौपसरी होला सूर्य रहेछ नि ठाउँ कन्सेप्ट ठाउँ अवधारणा अनि हो नि त या उकी मेपिसँग रहेछ नि मेपिनु राय काफु उजुसा वो बाला ख तर वो मेप अमिसँग रहेछ नि मेपिनु ढोक्सियो खोजे ना ठाउँ छुए खम्बला छे अनि लास्ट रहेछ नि ठुक्सँग रहेछ नि भड्काइ आऊ किसिमा रहेछ नि गु कङ्ग्रेस एमाले हैचौँ ख उही त रहेछ नि छौ किसिम यो सबक अथवा म या चिज गुल्तको राजनीतिक रूपमा सही खले त्यो केनी लागि ठो जनता उनी ऊ कार्यक्रम ठो शान्तिपूर्ण जुइ ठो आन्दोलन एरका हिंसात्मक टाइप जुइ मको ठो शान्तिपूर्ण आन्दोलन जुट्ने सारा अझै न ठो दबाब यो लागि आन्दोलन ख डाक्टर केशवमानजी छि यी बेदलाई विचार पङ्गतिले छिटो सुभाइ लिपि भाग्न नाप्ला हजुरका सुभाइ वेक डाक्टर केशवमान सागे वेक नेपाल राष्ट्रिय पार्टीया अध्यक्ष ख वेकले सलभ्यु गु नेपाल राष्ट्रिय पार्टी सङ्घीय समाजवादी पार्टी मधेसवादी पार्टी एकीकृत माओवादी पार्टी लगायतीय दल अलि संविधान सभा पिन्चुङ राजनीतिक दल त नपजना तीस गु दल अर्थात सुगु दल या वृहत सङ्घीय गठबन्धन दिएको गुडु गु गठबन्धनमा आन्दोलन घोषणा गुडु पहिचान समान पार्टी समावेशी सङ्घीय न्यायपालिका या त मूल मुद्दा दिएका आन्दोलन घोषणा आन्दोलन जाजोको ठाउँ फे पुस उन्नाइस गते डेन्युङका 75 जिल्ला स्तरीय प्रदर्शन सभा यागु अथि 25 गते खसान क्षेत्र बन्द 27 गते लिम्बुवान किराँत तमुवान मगरात बन्द 28 गते थारवट मधेस बन्द 29 गते नेवा प्रदेश व तामसालिङ बन्द अथि माघ 5 गते डेन्युङका आम हडताल यागु घोषणा यागु प्रसङ्गका सलभ्यु जुवा ठौँलाई बाटो सङ्केत बिदु उनी गुजफनाथना ठौँ त भ्या सुभ्या पल्क लिपा मर्सदो ज्या योजना अब किन छिटो नाप्लावे लञ्चना दिशा सजाओ तिक झालो बाल दुये देयता ये महानगरपालिका या सार्वजनिक अपील छेय फोर शतक चुक गल्ली वान्छेगु गैर कानुनी ख थाथे याटाढासा ये महानगरपालिका छिटा छिन यादो टका तक ब पिके फो ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु कर पुलेगु छिकु दायित्व खा सेवायागु जिमगु कर्तव्य ख यी महानगरपालिका दुनिया फोहोर सतक चुकावा गल्ली न्होनी लाथे वांचे गोबानी तोतिनु फोहोर वांच धयाता गो थासे जगवना फोहोर वांच या सहर सुचुकुचु यागुजिया ग्वालियानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु सकशिगु मंकासा मेट्रो एफएम वीपी क्रिटिकल नेवामुक्सा नेवाबेलना डिपी व्यक्तित्व पिलिसे सोला बेकेगु वेकअप निसं कंगु निवास समाज नेवाभाय निवास संस्कृति या विशेष नियन कनियागु अले वेकअप निसं थाप निसं जीवने मुंका टीगु अनुभव व ठीति पक्षित के सोला बेकेगु जाजो मर्सतख मर्सत जाजो छि मंगलबार पटिक मेट्रो एफएम वीपी पटिक मेगाहर्ज नेपाल मण्डल थिनु सो 8 बजे लिपान छिन जना दिपेगु जाजो ख टु मर्सत जेसले छितो हाक्नस ख जेस र कृष्ण जेफु पकिन लसको सन्दर्भ अभिवादनात्मा टु मर्सत जेसले थजमु छम व्यक्तित्व भना देखदु गम व्यक्तित्व सार्क राष्ट्रले साइकल यात्रा एना दि दुंगु म व्यक्तित्व नेवा भए स्पष्ट रूप लाना दि म वेकख मृगेन्द्र मिश्र वेकत स्वापुतेगा दि म न नेवा मुखु तर नेवाले ना दि म व्यक्तित्व क जे हरि झा पाखे मृगेन्द्र मिश्र त स्वापुतेगा दिगुदु ओके टेलिफोन स्वापु दि दुंगु गुदु मृगेन्द्र मिश्र वेकलिसे निनकन पाखे भने वेक नेवा मुखु त्यो तर नेवा भए स्पष्ट रूप लाना दि म व्यक्तित्व क मृगेन्द्र जी जोजोलपा नरगेन्द्र मिश्रजी डगलनापा दैदिसछि मिश्र जुयान वास्तवे नेवा भ्याग घटे जुया सौख मिश्र ढाबलेला चाहिँ झा मिश्र जुल्ने मखला झा मिश्र हजुर दिदीले त्यो जिउ चाप्ने त्यो नेवा जुल पार पार विषय मखला काठमाडौँ नेवा जुजुल काठमाडौँ सतौ इन्डिया दर्पणमा साइज मखला ती जात चाहिँ नेवा जुजुल सता तर काठमाडौँ चाहिँ पुरा सुझाइ आएछ मखला जो एन छिपिल छिपिल नेवाला मुख्ने मखला नेवा मखला मुख्ता सुराख्ने छिन्छ मैथली ब्राह्मण देखा छिन्छ मलाई मैथली ब्राह्मण छ जे मैथली ब्राह्मण छ मखला अहिले चाहिँ हातको जी बल्ल काटिने बल्ल जुजु पाले धाबले सिक्पिन चाहिँ आफुस्तो पुस्तो चोनङल धाबले परिवार परिवारै नेवा भाषा हो जुलका डक्टर हजुर डक्टर डक्टर परिवार परिवार नेवा भा ने नेवा को चार पर्व त नेवा त अझ अब होला सिक्को अझ माने हो अझ जिउ जस्तो हुन्छ तब पाछे दिन देवा अन वरिपरि नेवा अन त जिउ चाते गेर हाक्ने मिश्र हाक्ने भक्तपुर दरबार स्क्वायर ललितपुर दरबार स्क्वायर अरे काठमाडौँ दरबार स्क्वायर होला वरिपरि जी जाति पनि देख्छ क्षेत्र तपाईँको जी चाहिँ देवा खर अरे नेवा भाइ लान्न सुन दिउजुल चाहिँ परिवारै न चाहिँ नेवा भाइ बसिना सौजुल छिँ खलाइबले नै नेवा भाषा खलाइ खा हजुर दिन बा दिन बा बाजी सवाजी खलाइ रहे तपाईँ नेवा भा खलाइ जीवित पाँच पाँच पाँच दिन अब खलाइ हुँदै नेवा खलाइ रहे हो अहिले चाँदी किरा खलाइ हुँदैन नेवा खलाइ दिई एक नेवा खलाइलाई दक्षिण नेवा भाइ खलाइ खा हजुर छेवा नेवा भाइ नेवाटीपट्टि नख चख न ठो संस्कृति डगो हाना सुन दिउ दुजी नै सिक्नुसम्म हजुर चख जस्तै आज त्यहाँ गठा भयो अरे पाँच अरे रे अझ सिद्धि नगर चार पर्वतै गठा भयो सिद्धि नगर तक तक दिनमा माने हेर्न काठमाडौँ तको ऐन्द्र जात्रा अहिले तको टेढापट्टि अहिले तपाईँ माने हेर्न मैथिली ब्राह्मणी समुदाय जोसान करिब करिब चाहिँ नेवा संस्कृति हना डोको चाहिँ नेवाठे जुवाउना सुना दिउ हजुर हजुर नेवाठे जुवाउँछु नेवाठ गाल थे म दिने मखला जिपी चाहिँ नेवाठे म त या नेवा संस्कृति डोको माने माने न सुना दिउ जुला हजुर हजुर अलि सिसम चाहिँ सार्क राष्ट्रिय साइकल यात्रा न याना दिउ जुला हजुर हजुर वास्तव सार्क राष्ट्रिय साइकल छ यात्रा याना दिउ खले छि जिपी त्यहाँ जिगा जु पाछ चाहिँ बनि राजा लवत थे म सोचि राजापति फिल्म हेरो मखला सम पाछ राजापति फिल्म दैजी नेवा भाषा फिल्म चाहिँ राजापति लगभगसम्म अलिक किरणमाली धेरै क्षेत्रपाती छ निम क्षेत्रपातिको पाछ हो जितचोना जिजा एक छोट जित नेपाल नाइन्टी अधिया लागि छ मलाई साइकल टुर याना त सार कन्ट्री चाहिँ नेपाली भिजिट नेपाल नाइन्टी एटमा नै याद रहन्छु सिक्की भाषा धेरै मलाई हो एकै त सधैँ त साइकल टुर याना सार कन्ट्री पुरा चाहे होला चार महिना तक चाहिला सार्क राष्ट्रले चाहिँ साइकल चाहिँ यात्रा यहाँ डिब्ले गजोको महसुस हुने सार्के चाहिँ उनीले नेपाली उनीपट्टि ला नेपाली नेपाली पिन्सन सिउ जुला थनीपट्टि स्थिति विषयले सार्क राष्ट्रियपट्टि अनिपट्टि भौतिक संरचना विकास निर्माण अनिपट्टि अवस्था चाहिँ कुको ठङ्का दिए ल त जुल तको भालाखा जुल जस्तै आज तको थाहा हुन्थे इन्डिया जेवनमा साग राष्ट्र नै थाहा हुन्छ भुटान हुन्छ त इन्डिया जेवनमा ल पाकिस्तान हुन्छ इन्डिया जेवनमा ल श्रीलङ्का हुन्छ नि इन्डिया जेवनमा ल मालदिप्स हुन्छ नै इन्डिया जेवनमा ल पाकिस्तान त साग कन्ट्री हो टाइम जिबी नाइन्टी एट तक अफगानिस्तान चाहिँ साग साग राष्ट्र मरुनि मलाई त उयो अफगानिस्तान चाहिँ जिबी मोला अहिले साग एक मेम्बर मजुरी अफगानिस्तान तको जको थाहा छ भने त इन्डिया जेवन भन भौतिक समस्या चाहिँ अब जको चाहिँ ल त जको भाला होला र अब ऊ अनुसार झिर झारो झिकै पारेन थाहा पाइसो यहाँ अहिले चाहिँ सिक्किम सार्क राष्ट्र चाहिँ भ्रमण एनआरडी साइकल यात्रा एनआरडीको यसले चाहिँ सार्क राष्ट्रपट्टि चाहिँ राजधानी राजधानी जग्गा बनाइदियो ख कि गजौ लागे विशेष न बनाइदियो खाल राजधानी जग्गा मुख्य जस्तै आज इन्डिया चाहिँ एकको थासै हो र इन्डिया चाहिँ इन्डिया चाहिँ एकको थासै छ होला दिल्ली बम्बे गोवा मलाई कोचिङ अहिले सिमरा थाहा छ इन्डिया एकको थासै होला तर पाकिस्तान चाहिँ जग्गा युपीको थासै जग्गा होला इस्लामाबाद हो लाहोर अहिले श्रीलङ्का चाहिँ मिठाई होला कोलम्बो हो क्यान्डी होला भुटानै खालि थिम्पू जग्गा जुल सिम्पू राजधानी जग्गा चाहिला भुटानमा ल्यायो अहिले श्रीलङ्का न्यु थासै जुल मालदिप्स चाहिँ छिट टिचर रोसको टापु हो टापु चाहिँ धेरै आउँछ चाँद गया हुनुमा हो सुके आउँछ चाँद गया हुनुमा टिचर माले रहेछ सिटीसँग बिहोरपोर्टसँग सिटी माले रहेछ सिटी छिट मलाई धेरै आउँछ चाँद अब साइकल गर्थ्यौँ भन्नु जस्तै दुई किलोमिटर तिन किलोमिटर साइकल गर्छ समुद्र भयो ल्यायौँहरू मालदिप्स मलाई अहिले घर घर राजधानी जग्गा होला बेठाएर चाहिँ घुम सार्छ सिटीलाई चाहिएला बुद्ध अनुदय शिलङ चाहिँ च्यान्डी च्यान्डी धाका जी बुद्ध बुद्ध भगवान्ले वातै लाउँदा दुःख बुद्धै वातया वातया अन्त तरौँ त्यही मन्दिर थियो अन्तको होला दिदी कोलम्बु अब 200 किलोमिटर टापा सिटी 200 किलोमिटर तक अन्त च्यान्डी त गाउँदा ल्याउ श्रीलङ्का हुन्छ है प्लेनै हुनु भएको छ त लम्बहरू बोक्ला इन्डिया प्लेन गया ट्याकल द प्लेनै पया छिकपिन चाहिँ सार्के वना डि राष्ट्रिय चाहिँ वना साइकल यात्रा एना डिले चाहिँ गनगन त्यसैपट्टि गजौ व्यवहार खण्डले अञ्चय मन्त्रीसँग गुल्टक माने या गुल्टक रेस्पोन्स या गुल्टक समस्या त वो उपिसेल नकना दिएला साइकल प्रायः जसले अलिअला कसले दिन्छ 180 किलोमिटर चलाएन कसले 200 किलोमिटर साइकल चलाएन 200 किलोमिटर चलाएर साथै छिटी नापलाई अनि होटेल छ होटेल बक्सा घर बनाउँदै इच्छे दिनुलाई त कथा चाहिँ माने यहाँ घुमिसके ढेउन दिइहाल अब मैले साइकल टुर हो नि त खर्च माने म उठेछ गाडी वे जो म उठ गाडी टिका जिपी नम्बर चुना जिबी जिबी साइकल चाहिँ नेपालले झन्डा जुराउन आउँछ होला रो झन्डा सया इन्सप टिका फोटो खिचेन घुमिसकेका खर्च या त नासिक ढेउर घुमिसके न्यानो फुट घुमिसके तिरो सोया सोया म अझ ढेउर दिदिनँ म धुमला घुमे घुमिसके छे गान्न चाना देखेँ तल बङ्गलादेश अलि पाकिस्तान अलिकतिर भुटान अब इन्डिया जुल छेङ्गा मलाई बोल्दैछ कठौँ बनि झिका नहुने भने है जस्तै चण्डीगढ समस्या खान लेखाउँ खरि म चाहिँ झिबी भइसकेको छ ऊ सिटी प्याज न सिटी भयो कठौँ बनि चाहिँ झिका छे न नहुने भने है सताइ बुझिन बोल्छ दुर्मुखलातिर त कसै माने यहाँ त विशेष नै अठे बोल्नुले चाहिँ नेपाली त गुल्टक नाप्लाले चाहिँ सार्क राष्ट्रिय चाहिँ तपाईँलाई उप नेपाली त चाहिँ इन्डिया नाप्ला कि मेवेथा दिसन नाप्ला इन्डिया इन्डिया ज्याइदी नेपाली त धेरै छ होटेल होटेल ज्याइदे हाइवेले होटेल त ज्याइदे तको बाहिर इन्डिया धोएको श्रीलङ्का बरु नेपाली त मैले मालदिसै भनिदिनु नाप्ला झिझ मालदिसै तको दरबारे रङसङ पाइदिए झिएको बाल्दिसे ज्याइदी देखो किप्ली चौपी काठमाडौँ किप्ली चौपी देखो मनो चिजन अब एयरपोर्टे ज्याइदी ओर रात दरबार ज्याइदी अझै दिन चाहिँ बाल्दिसे हो त इन्डिया नाप्दो रहेको भुटाने मरु पाकिस्तान नेपाल त मरु अनि नाप्नु बाल्दिसेको बाल्दिसो इन्डिया अति मनले डक्लै उप चाहिँ सम्मान या उठाउँ चाहिँ मनतेसँग माई आउठेन या उठा गुण चाहिँ महसुस नदी छिक्नु छ तपाईँ मायालाई इन्डिया चण्डीगढ साइड पाके माया त छिटो थाहा चण्डीगढ साइड इन्डिया होइन थाहा थाहा छ मसित चण्डीगढ साइड चाहिँ माया त अहिले चाहिँ बङ्गाली त घरी जुसा बङ्गाल देख्छ न माया हो या त छिटो मङ्गला दिएको माया हो बङ्गालीतिर अब भुटान चाहिँ सम्बन्ध भन्छ देशै सम्बन्ध भन्छ उनी मामला आउने भुटानै उनी रेस्पोन्स उनी माया छिट मङ्गला जब न्यानी जब बिसाइदिन दिन्छ मुन्डे स्वरूप चिम्पु ठेङ्के त नयाँ मङ्गला चिम्पु छैन कडै छुन सुन्छु न अनि इन्जिनियर टुरी चाहिँ गभर्मेन्टले पाखे मिलाइन दियो अनि जिमिदै बनाउ टुर चाहिँ त परराष्ट्र मन्त्रालय पाखे टुर हो मलाई परराष्ट्र मन्त्रालय होइन तको एमएससी एमएससी कन्ट्याक्ट होइन ओ टाइपको तको छुची नेपाली गाइडर छ पोस्टर नेपाली किताब छ अझ तको अनुसार चाहिँ डिएचएल पाखे मलाई प्लेनर हुन्छ नि अब ऊ पहिला दिसले चुना बनाउँ चाहिँ त इनआइपी हुन्छ नेपाली त सिन्थो हिमालय बारे खुसी बारे मन्दिर बारे अझ किताब त थापै भन्छु म चौधु म किताब कया अलि जुन साइकल जुना लिएर इनाइदिन्छु म त्यो त नेपाल वाधया अलि मृगेन्द्र मिश्रजी अच्छि चाहिँ नेवा लिसिन एकै भेले पुना नेवा भए लना चुना दिम चाहिँ छम मैथिल ब्राह्मण समुदाय चाहिँ व्यक्तित्व अच्छि नेवा फिल्म न अवश्य सुया दिजी नेवा मिटनीलाई दिजी छिटो ढक्लै यो पनि नेवामी छुमिएन खान छुटाइदिन्छ तर नेवा मेरो युवापट्टि फिल्म त राजामती फिल्म दादा सिकै हो अलिक सिलु सिलु धेरैछौँ सुटिङ यहाँ नेवा फिल्म मखला राजामती मे त यो मखला तपाईँले राजामती वा ढापुटी मे चाहिँ छिटो वमिन अवश्य छिटो सफो निन निङ्के मला थुम्बाइक नेवाटे विषयले ध्यान लासा छुसुधाइदिए नेवाटेपट्टि संस्कृति नेवाटेपट्टि लिसी व्यवहार याबले गुल्टक ठाकु नेवाटे कमी कमजोरी छुटु छुसुधाइदिए नेवा जात हेभी नहोला एकदम फ्रेन्डसिप होला एकदम एकदम मिलेजुले साथ खाउँ होला काठमाडौँ जो पाएन काठमाडौँ जो नेवाटो जुल मुखला अथवा नेवार नेवाटो लिएर हाम्रो मर्जन त जुल मुखला महेन्द्र जुल नेवार विभिन्न जात मुखला सुकी मध्ये त मिलनसार टको मुखला जो कल्चर नेवाटे कल्चर पाला मुखला तिर तको व्यवहार त अझ तको चाहिँ पाला पाला ढाए भाला मुखला एकदम भाला छ मुखला कमजोरी छुटुले सर भिङ्गीमा नेवाटे सुधार या म छुटु सुझाव कमजोरी चाहिँ नेवाटे मेन कमजोरी खलाउँछ नेवाटो तपाईँले चाहे चाहे सिआना बिजनेस लाइन छु ल मसित बिजनेस पाकेको छु ल पोलिटिक्स लाइन म होइन प्रधानमन्त्री मन्त्रीमण्डल अझ आउँछ मन्त्री सन्तोषजीले अझ आउने नै मसँग छु नेवाटो मसित तर यहाँ नेवार भनिन्छ चर्चित नेता त चर्चित नेवार चर्चा प्रकाश मान सिंह सुजेश नेवार चर्चित मुखला नेवार जिहान पढ्यो भने कुरा जस्तै नेपाली सरकारले जागिरहे चाहिँ सत्तरौँ पसे चाहिँ भोलि कमी कमजोरी झुलो पुरा कमी कमजोरी छु तपाईँ बिजनेस लाइन हुन नेवार त मुखला जागिर बाँकी म हुनु छ काठमाडौँ जो नेवार छ तपाईँ बिजनेस यहाँ बिजनेसै हुन जागिर बाँकी हुँदा थतौँ पद त यहाँ जागिर आफै नेवाटो पोलिटिक्स चाहिँ मुपट्टि पोलिटिक्स चाहिँ कम चाहिँ उपस्थिति जुया छु चासो म किन कारण छु जिफले छिसोबलाई कारण नेवाटो झन्झट छ नि हो त्यहाँ मामा झन्झट ज्या अझ चिज पनि अझ मनसा छ नेवाटो कल्चर युगमा हो अहिले मोहरू छ झन्झट त पोलिटिक्स है झन्झट चिज छ अलिक छु भन्यो मृगेन्द्र मिश्रजी छिटो यो पट्टि मे छपु आने कि मे ढुङ्गा हाँक्नु छ सल्लाह पाक्यो भने ल्याउनु विषयले खला पाक्यो भने यी झिके यो कुमारले जम्मा छिको मिनेट दिने छपु मिने नि मे ढुङ्गा हाँक्नु यहाँको मिनेट खला छिटो यो पट्टि राजामुट्टी फिल्म या राजामुट्टी वा मे निर्देशनै यो पट्टि ठुगु मे छपु निका सुना राजमतीवा मतीनायवा राजमतीवा मतीनायवा मी पुसे चुंगु दुखले मतीवा मतीनायवा नी पुसे चुंगु दुखले तो पाया ती बाला कुली कुली तिंगु सा घन बाला अंगु तो पाया ती बाला कुली कुली तिंगु सा घन बाला बाला हे उली पाल मला पाला हे उली पाल मला कुली की तो पाला पाला मीखा बाला है मीखा बाला यो मचुयू वाजी तरेवा यो मचुयू वाजी तरेवा मगते मा मदीवा मदीना यवा पुसे तुमको तो खेले मतीवा मदीनायवा नी पुसे चुंगु तो खेले चिन्ह नाजिल मृगेन्द्र मिश्र हेट योग मि ठोमी निगाउजल मृगेन्द्र मिश्रजी आछि मिनी नाजिल छिटो योग बुद्धि मि ठो फिल्म न अवक्षण छि ठो सङ्की बान सोइ दिल जी हजुर जी अवक्ष अ वो सोइले गजग महसुस जुल छि दा अ ठो सोरे छ कल्चर कल्चर देवा कल्चर बारे महत्व बारे एकदम बालाको बिजुलिया योग याउ दो मखला जाई साया न जि पाथाय पाथर जुलि मला मदिरा लबटु अले देवेश अले छि नेवा पास्पी युको डुजुल नेवा जुयान थम स्टेट नेवा भ्याम मलका वना चुपी नेवा भ्याम मलका चुपी पास्पी न डुजिने सायद मरु दुजेको नेवा नेवा जुया मेन कमजोरी सागे नेवा जुया नेवा खला म त दिन परु न एको दि पास्पी दुजु श्रेष्ठ दाइ छ नेवा भ्या छ न वही भयो होला अले पु अर उल्टा छ नेवा खला दाइ छ नि होला म आज जु आ न नेपाली खला भ्यालाइदिनु मलाई देवा पुजले तयार पाछि पुजले तयार आफै खाल्छ थाबिसे खाला छ अटोमेटिक मस्ते जस्तो चाहिँ भला चिन्छ खाला मैले चिन्छ खाला चिन्छ मस्ते छ दिदे हेले चिन्छ खामला चिन्छ नेपाली खाला मस्ते छ अलि चुक चुक खाला छ जि बहु चिन्छ चाहिँ खाला हुने ह देवा भाषा खाला अटोमेटिक मस्ते छ अटोमेटिक तयार होइ मृगेन्द्र मिश्रजी यी लिएको मृगेन्द्रले डकलिपा नेवा भ्याल लाना छिचै नेवा समाजे भेले पुना सुना दिगु जुल नेवा टेट धामापुटी सन्देश भीमाउ ठो ज्याजोई माध्यम कनिमाउ छुङ खण्ड चियाक्न थाइदिला हजुर नेवा टेट जस्तै छ कल्चर छ छ परम्परा उसले नौमङ्की बुझ्यो छ नख छ मलाई टको टको माने माने यहाँमा छ छ मस्जिद छ भाज सिनेमा मलाई छ छ बाज्य पराजु सेना नवनव भाट मखला कब्जे लोमुख बुझ्यो मखला इतिहास लोमुख बुझ्यो मखला वे कारण अझ चाहिँ कब्जे जिया नेपाल नेपाली लाना थ कल्चर लोमुख बुझिल मखला समस्या कोसिस हेर थ भए त थ धर्म संस्कृति छ मलाई के माया तपाईँ धन्यवाद धन्यवाद दाजु सन्देश चाहिँ उयो मखला थ कल्चरै कब्जे पुछ मृगेन्द्र मिश्रजी चाहिँ यी ब्याज ल अरे न्यु अवसर थुनपछि ख जीवन मुङ्गको अनुभव बुठी पक्ष टक्या थगु बिजा पङ्गत ल यी ब्याज ल छिटैको सुबै लिपले भाग्न नपला हजुर छिटा ल चाहत पखरा जिदेवा मुखा भेटे जिदेवा जिदेवा खला छ सर दथो तो जिरा पछु खला रे छिटा ल छिके धन्यवाद दया मला छिटैको सुबै लिपले भाग्न नपला मृगख मृगेन्द्र मिश्र उक मैथिली ब्राह्मण समुदाय मुख उक नेवाभाइ स्पष्ट रूपमा लाना व्याचुन्डी म उक पनि पुर्ख पुर्खा निसे सोनिकले चुनाव व्याचुङ्गो जुल अलि उक नेवाभाइ स्पष्ट रूपमा लाना चुन दिम नाप सार्क राष्ट्रिय साइकल यात्रा याना दि ढुङ्कु म व्यक्ति दुःख उक र स्वपुटेका दिगु ख जे हरि झा न नेवामुखु तर नेवाभाइ लाना दिम व्यक्ति दुःख अथे जे हरि झाठन झा झुठेन छिन ठगु ट्वाले ग्रामीण नगरे सहरे सुन पास्पी नेवामुखु तर नेवाबेलना दिव्य व्यक्ति टुपी दस वेगम त पाहाको ठाउँ बनेको नीति छे सफु देगा दिफाइ अले वेगम त पाहाको ठाउँ बनेको नाप वेगम लिसे सल बिकेको ठो संसारे जगते नुगु कठया सवाले छि निरन्तर रूपमा साथ बे दिएको भलासकासे प्राविधिक रूपमा गल्ला दिमु पूर्ण महर्जुन ज्याजु नियात्न दिमु छिट अले मृगेन्द्र मिश्रजी त अले जे हरि झाजु त सकलसित हाक्नुस्क शुभ विषय थोइन्टी बाह्य भनेको जफनाथ थोइन त बाह्य सुबाय Sweet, but I'm not a kiss to the top.